तिमारी तरना खोज्दै छु फेरि चुडिएको डोरी समाई अब सास फेर्न खोज्दा निसासिन्छु म त पहिला चल्न खोज्दा भासिन्छु मेरो मन कहीं टाढा लै जारे चलन मन न सकिन यहाँ को खुशी किन्न सकिन यहाँ को चलन मन न सकिन यहाँ को खुशी किन्न सकिन सुन्छु म यहाँ यो शहर को भीड़ सकिन यो झूठो नाता गाँस्न सकिन दबाई खुशी हाँस्न सकिन यो झूठो नाता गाँस्न सकिन देख्छु म यहाँ बनाउटी सबै देख्छु म आफ्नो छैन रे लैजा मेरो मन आज यो भीड़ भन्दा धेरै पर फर्किन चाहन्छु आफ्नै घर लैजा रे